बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल तारा आउँछ या जुन आउँछ तारा आउँछ या जुन आउँछ हेरौँला प्रथममा कुन आउँछ यहाँ खुर्सानी बाहेक केही पाइँदैन यहाँ खुर्सानी बाहेक केही पाइँदैन समुद्र पारीबाट नुन आउँछ हेरौँला प्रथममा कुन आउँछ हतियारसँग नखेल नानीहरू हतियारसँग नखेल नानीहरू काट्यो भने फेरि खुन आउँछ हेरौँला प्रथममा कुन आउँछ अचेल केही चिजमा शुद्धता छैन अचेल केही चिजमा शुद्धता छैन चामलमा पनि त घुन आउँछ तारा आउँछ या जुन आउँछ हेरौँला प्रथममा कुन आउँछ पर्वतको कुर्गा स्थायी निवास भई हाल भारतको मुम्बई रहँदै आउनुभएका अजनबी प्रकाशको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पोखराका गजलकारहरूको आवाजमा उहाँहरूले वाचन गरेको गजलका साथमा तपाईँका केही गजलहरूको वाचन सुनाउनेछु। भर्खरै केही समय अगाडि भ्यालेन्टाइन डे सम्पन्न भयो। 14 फेब्रुअरी 2014 फागुन 2 2070 दिन इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा खुल्ला प्रणय गजल प्रतियोगिताको आयोजना गरियो। त्यस प्रतियोगिताका प्रमुख अतिथि हुनुहुन्थ्यो अग्रज गजलकार ज्ञानवाकर पौडेल। विशेष अतिथिमा गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष दीपक समीप हुनुहुन्थ्यो। अतिथि निर्णायक मनोज नेउपाने हुनुहुन्थ्यो र निर्णायक गजल सन्ध्या पूर्व अध्यक्ष मन छेत्री र साहित्यकार ईश्वरमणि अधिकारी हुनुहुन्थ्यो र गजलको भव्य प्रतियोगिता सम्पन्न भएको थियो। सो कार्यक्रम शुरू हुनुभन्दा अगाडि इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका केही विद्यार्थी बुलबुलेन साथीहरूले उत्कृष्ट त्यसमा वाचन भएका गजलहरूलाई बुलबुलमा स्थान दिनको लागि आग्रह गर्नुभएको थियो र उहाँहरूले बुलबुलमा पनि यी गजलहरू प्रसारण हुनेछन् भन्दै प्रचार गर्नुभएको थियो। केही समयको ग्याप रह्यो, प्राविधिक समस्याहरू मिलाउँदा मिलाउँदै आजको दिन पालो आइपरेको छ। इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा खुल्ला प्रणय गजल प्रतियोगिता भएका गजलहरूको वाचन र गायन सुन्नको लागि भव्यता साथ कार्यक्रम सम्पन्न भएको थियो। त्यहाँ गजल गाउनेहरू र सुनाउनेहरू र सुन्नेहरू गजलका पारखीहरूको निकै राम्रो अपूर्व भेला भएको थियो। आज तिनै गजलहरूमध्येको सहभागी एउटा गजल पहिलो चरणमा राख्दैछु म। दीपक लामिछाने सुनाउनुहुन्छ गुलाबी ती तिम्रो अधरबाट ढलायौ नसालु नजरबाट। गुलाबी ती तिम्रो अधरबाट गुलाबी ती तिम्रो अधरबाट ढलायौ नसालु नजरबाट। गुलाबी ती तिम्रो अधरबाट ढलायौ नसालु नजरबाट। माया गर्छु भन्दै आज उसले माया गर्छु भन्दै आज उसले पठाइ छ चिट्ठी सहरबाट पठाइ छ चिट्ठी सहरबाट ढलायौ नसालु नजरबाट। मलाई त रातभरि निन्द्रै ला छैन मलाई त रातभरि निन्द्रै ला छैन। उड्दैछ यो मन सगरबाट उड्दैछ यो मन सगरबाट। गुलाबी त्यो तिम्रो अधरबाट ढलायौ नसालु नजरबाट। कति उल्लासमय बन्दो रहेछ यो जिन्दगी कति उल्लासमय बन्दो रहेछ यो जिन्दगी। हिँड्दाखेरि मायाको सफरबाट हिँड्दाखेरि मायाको सफरबाट ढलायौ नसालु नजरबाट। मलाई छिट्टै लिन पै भन्दै मलाई छिट्टै लिन आउँदै भन्दै खबर आउँछ पोखरा नगरबाट। गुलाबी त तिम्रो अधरबाट ढलायौ नसालु नजरबाट। धन्यवाद। यो गजल वाचन गरेर सुनाउनु भएको थियो दीपक लामिछानेले। त्यसै गरी सोही कार्यक्रममा अर्को गजल लिएर आउनुभएको थियो विनोद तिम्सिना। उहाँको गजल यस्तो थियो, खै कस्तो हलचल गराएर गई यसरी आई ऊ होसै उडाएर गई। खै कस्तो हलचल खै कस्तो हलचल गराएर गई यसरी आयु यसरी आयु यसरी आयु होसै उडाएर गई खै कस्तो हलचल गराएर गई अनियन्त्रित बन्यो अनियन्त्रित बन्यो अनियन्त्रित बन्यो प्रेम नगर मनको अनियन्त्रित बन्यो प्रेम नगर मनको हो जब ऊ समीपमा आएर गई खै कस्तो हलचल गराएर गई यसरी आयु होसै उडाएर गई म कहाँ थिएँ यस्तो म कहाँ थिएँ यस्तो म कहाँ थिएँ यस्तो जस्तो भने अहिले म कहाँ थिएँ यस्तो जस्तो भने अहिले यी अधर्म मधोस बढाएर गई खै कस्तो हलचल गराएर आए भन्छन् बुझ्नेलाई इसारा भन्छन् बुझ्नेलाई इसारा नै भन्छन् बुझ्नेलाई इसारा नै काफी छ अरे भन्छन् बुझ्नेलाई इसारा नै काफी छ रे के बुझौ म हेर्दै मलाई लजाएर गए खै कस्तो हलचल गराएर गए भनु उसलाई मेनका भनु उसलाई मेनका भनु उसलाई मेनका उर्वशीया परी भनु उसलाई मेनका उर्वशीया परी छुट्याउनलाई अन्योल बनाएर गए खै कस्तो हलचल गराएर गए नोली उसले न केही बोली उसले न केही बोली उसले अन्तिम शेर छ न केही बोली उसले न कुरा खोली न केही बोली उसले न कुरा खोली दिए गुलाब हातमा समाएर गए खै कस्तो हलचल गराएर गए यसरी आयु होसै उडाएर गए धन्यवाद अब फेरि बोट बिरुवा झुर्मुराउँछ भनेर अब फेरि बोट बिरुवा झुर्मुराउँछ भनेर अँध्यारै बनाइराख्ने रे घाम उदाउँछ भनेर रातभरि घर फोर्दै हिँड्यौ फेरि अहिले रातभरि घर फोर्दै हिँड्यौ फेरि अहिले डराउँदैछौ दुनियाँले थाहा पाउँछ भनेर अँध्यारै बनाइराख्ने रे घाम उदाउँछ भनेर तिमीले आफ्नै चेला लुटेदेखि नै उनीहरू तिमीले आफ्नै चेला लुटेदेखि नै उनीहरू बसेथे बदलाको समय आउँछ भनेर अँध्यारै बनाइराख्ने रे घाम उदाउँछ भनेर नानीहरूले पनि त थाहा पाए अब त नानीहरूले पनि त थाहा पाए अब त यो पटका हो हामीलाई तर्साउँछ भनेर अँध्यारै बनाइराख्ने रे घाम उदाउँछ भनेर घर सानो छ भनेर जङ्गलमा बस्यौ भने घर सानो छ भनेर जङ्गलमा बस्यौ भने थाहा पाइराख हिंस्रक जनावर अघाउँछ भनेर अब फेरि बोट बिरुवा झुर्मुराउँछ भनेर अँध्यारै बनाइराख्ने रे घाम उदाउँछ भनेर मैले वाचन गरेको थिएँ यो गजल त्रिचन्द्र क्याम्पस अध्ययनरत दादिङका गणेश पाण्डेको गजल थियो यसलाई वाचन गरेर सुनाएँ मैले अब फेरि हामी प्रतियोगी गजलकारहरूतर्फ नै फर्कन्छौँ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा गएको 14 फेब्रुअरीको दिन खुल्ला प्रणय गजल प्रतियोगितामा वाचन भएका गजलहरू आजको बुलबुलमा तपाईँ सुनिरहनु भएको छ अब पालो छ रामचन्द्र पौडेल आरसीको उहाँको गजल यस्तो छ आऊ न आऊ नजिक पाउजुको झन्कार आउन आऊ नजिक भाउजूको झन्कारमा आउन आऊ नजिक भाउजूको झन्कारमा झन् कति राम्री देखिन्छौ तिमी सिङ्गारमा झन् कति राम्री देखिन्छौ तिमी सिङ्गारमा आउन आऊ नजिक भाउजूको झन्कारमा हेराउँदा हेराउँदा हेराउँदा ती ज्योतिषले बताए अनुसार हेराउँदा हेराउँदा ती ज्योतिषले बताए अनुसार तिमी नै लेखिएको रहेछौ मेरो निधारमा तिमी नै लेखिएको रहेछौ मेरो निधारमा झन् कति राम्री देखिन्छौ तिमी सिङ्गारमा झन् कति राम्री देखिन्छौ तिमी सिङ्गारमा मन्दिर मन्दिर मन्दिर जान्छु भनेर मन्दिर जान्छु भनेर तिम्रो बस्तीमा पुगेछु मन्दिर मन्दिर जान्छु भनेर तिम्रो बस्तीमा पुगेछु तिमी नै मन्दिरको देवी तिमी नै मन्दिरको देवी हौ मेरो विचारमा झन् कति राम्री देखिन्छौ तिमी सिङ्गारमा तिमी नै लेखेको रहेछौ मेरो निधारमा फागुनमा प्रस्ताव राखे फाल्गुनमा प्रस्ताव राखे स्वीकार भयो भने फाल्गुनमा प्रस्ताव राखे स्वीकार भयो भने बेहुली बनाइ लानेछु तिमीलाई असारमा बेहुली बनाइ लानेछु तिमीलाई असारमा छोडेर टाढा नजानु प्रिया तिमी मलाई छोडेर टाढा नजानु प्रिया तिमी मलाई म सधैँ बाँच्ने छु त केवल तिम्रो आधारमा म बाँच्ने केवल म सधैँ बाँच्ने छु त केवल तिम्रो आधारमा ओइलिएर जाने गुलाब पठाइन मैले ओइलिएर जाने गुलाब पठाइ यो अन्तिम शेर हो ओइलिएर जाने गुलाब पठाइन मैले ओइलिएर जाने गुलाब पठाइन मैले रगतले पोतेको मुटु पठाएछु उपहारमा रगतले पोतेको मुटु पठाएछु उपहारमा आउन आउन जे पाउजुको झन्कारमा झन् कति राम्री देखिन्छौ तिमी सिङ्गारमा थ्याङ्क यू सम्पूर्णमा नमस्ते निकै रमाइलो गरी कार्यक्रम सम्पन्न भएको थियो 14 फेब्रुअरीको दिन यसै पनि हामी प्रणय गजलका सिलसिलामा हाँसो ठट्टा रमाइला प्रसङ्गहरू ल्याउने गर्छौँ र ताली र वाहवाहीका प्रसङ्गहरू पनि निकै आउँछन् गजल वाचनको क्रममा अब गजल सुनाउने पालोमा हुनुहुन्छ प्रतीक्षा पोखरेल सो कार्यक्रममा प्रतियोगी गजलहरूको गजलकारहरूको आवाज मैले राखिरहेको छु र अप्रतियोगी गजलहरू पनि निकै वाचन भएका थिए अप्रतियोगी गजलहरूमा पथयोदास प्रमिल हुनुहुन्थ्यो अध्यक्ष इन्सास पोखराका त्यसै गरी इन्सासका सदस्य पोखरेली साहित्यकार टिकाराम रेग्मी विकासले पनि गजल वाचन गरेर सुनाउनु भएको थियो इन्सासका सदस्य सुमन लम्सालले त्यसै गरी सदस्य गजल सन्ध्या पोखराका अमृत सुवेदी गुराँस गजल सन्ध्या पोखराका अध्यक्ष उदीपराज ढुङ्गानाले पनि गजल वाचन गरेर सुनाउनु भएको थियो र सो कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो सुमन र राजीवले र सम्पूर्ण बुलबुलका लागि अहिले हामीले प्रसारण गरिरहेको यो स्वरको लागि रेकर्ड मिलाइदिनुहुने हुनुहुन्थ्यो मना गुरुङ र अब मैले सुनाउने गजल वाचनमा होइन गायनमा छ प्रतीक्षा पोखरेल गाउनुहुन्छ सम्झनाका लहरसँगै चल्छ कि त बतास पनि नमस्कार सम्पूर्णमा खुल्ला गजल प्रतियोगितामा गजल सुन्नको लागि पाल्नुभएका सम्पूर्णमा सर्वप्रथम त ह्याप्पी भ्यालेन्टाइन डे भन्न चाहन्छु तर म आफ्नो गजल प्रस्तुत गर्न चाहन्छु सम्झनाका लहरसँगै चल्छ कि त बतास पानी सम्झनाका लहरसँगै चल्छ कि त बतास पानी तिम्रै हाँसो चोरी फुल्ले बढ्छ कि त सुबास पानी तिम्रै हाँसो चोरी फुल्ले बढ्छ कि त सुबास पानी सम्झनाका लहरसँगै जुन जस्तै तिम्रो मुहार राखेकी छु मुटु भित्र जुन जस्तै तिम्रो मुहार राखेकी छु मुटु भित्र चोरिस मेरो चन्द्र भन्दै रिसाउँदैछ आकाश पानी चोरिस मेरो चन्द्र भन्दै रिसाउँदैछ आकाश पानी चखेवा चाहिँ जोडी हाम्रो डागर छ दुनियाले चखेवा चाहिँ जोडी हाम्रो डागर छ दुनियाले फर्केछन् कि लैला मजनु भन्छ इतिहास पानी फर्केछन् कि लैला मजनु भन्छ इतिहास पानी सम्झनाका लहरसँगै मधुबानी वायु पङ्खी घोडली तिमी आउनु मधुबानी वायु पङ्खी घोडली तिमी आउनु पर्खिनेछु मालती भई कुर्छ अन्तिम सास पानी पर्खिनेछु मालती भई कुर्छ अन्तिम सास पानी सम्झनाका लहरसँगै धड्कनलाई कोची बनाई रङ्ग भर्दै इन्द्रणीको धड्कनलाई कोची बनाई रङ्ग भर्दै इन्द्रणीको जीवन हाम्रो रङ्गाउँछु फिका होस् त्यो प्रकाश पानी जीवन हाम्रो रङ्गाउँछु फिका होस् त्यो प्रकाश पानी सम्झनाका लहरसँगै मेरो मनको कृष्ण तिमी राधा बन्छु सायौजोनी मेरो मनको कृष्ण तिमी राधा बन्छु सायौजोनी आफ्नो भन्दा धेरै लाग्छ तिम्रै माया विश्वास पानी आफ्नो भन्दा धेरै लाग्छ तिम्रै माया विश्वास पानी सम्झनाका लहरसँगै प्रतीक्षामा बासेकी छु छोडिम संसार हस्ते मनमा प्रतीक्षामा बसेकी छु सुनिम संसार हस्ते मनमा तस्वीर तिम्रै सजाउँछ मनको क्यान भास पनि तस्वीर तिम्रै सजाउँछ मनको क्यान भास पनि सम्झनाका लहरी सँगै सम्झेर आउने कोही नभएपछि सम्झेर आउने कोही नभएपछि मुख बोलाउने कोही नभएपछि कसरी काट्दा हुन् दिन बाआमाले कसरी काट्दा हुन् दिन बाआमाले बुढेसकालमा सम्झाउने कोही नभएपछि मुख बोलाउने कोही नभएपछि नरहेको दिन होला र छोराछोरी सम्झेर नरहेको दिन होला र छोराछोरी सम्झेर औषधि खुवाउने कोही नभएपछि मुख बोलाउने कोही नभएपछि अबेरसम्म फोनमा आमा नरुनुहोस् भने अबेरसम्म फोनमा आमा नरुनुहोस् भने हाँस्दिन र खै हँसाउने कोही नभएपछि सम्झेर आउने कोही नभएपछि मुख बोलाउने कोही नभएपछि मिटरमा थोरै गडबडी रहेको गजल थियो यो बागलुङ बलेबाका दीप पाठकको गजल वाचन गरेर सुनाएँ मैले अब फेरि पनि म प्रतियोगी गजलतर्फ नै फर्कन्छु आज हामी इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा खुल्ला प्रणय गजल प्रतियोगिता भएको थियो 14 फेब्रुअरीको र त्यही प्रतियोगितामा वाचन भएका गजलहरू सुनिरहेका छौँ हामीले चारजना गजलकारहरूको आवाज सुन्यौँ उहाँहरूले गजल वाचन गरेर सुनाउनु भयो र गाएर पनि सुनाउनु भयो अलिक केही बेर अगाडि प्रतीक्षा पोखरेलले अब यी गजलहरू त्यस दिनका प्रतियोगी गजल थिए भने प्रतियोगितामा कुन कुन गजलले अग्रस्थान पाए भन्ने कुरा पनि म बताउँदै जान्छु र अब केही बेरको चरणमा अर्को चरणमा मैले फेरि त्यति बेलाका अब्बल भएका गजलहरू पनि सुनाउनेछु अब्बल भएकैहरूमध्ये सान्त्वना पुरस्कार पाउन सफल गजल अब सुन्छौँ हामी समीर हुमागाईको गजल थियो उहाँ सुनाउनुहुन्छ वाचन गरेर यो आँखा अनौठो सफरमा मिसिन्छ यो आँखा अनौठो सफरमा मिसिन्छ जब नजर उनको नजरमा मिसिन्छ यो आँखा अनौठो सफरमा मिसिन्छ यो आँखा अनौठो सफरमा मिसिन्छ जब नजर उनको नजरमा मिसिन्छ यो आँखा अनौठो सफरमा मिसिन्छ अलिकति श्रृङ्गार गरेर त आऊ अलिकति श्रृङ्गार गरेर त आऊ तारा र जुन तिम्रो टक्करमा मिसिन्छ जब नजर उनको नजरमा मिसिन्छ समयमै समयलाई तिमीले चिन्न सक्नुपर्छ समयमै समयलाई तिमीले चिन्न सक्नुपर्छ झरेर फुल एक दिन पत्करमा मिसिन्छ जब नजर उनको नजरमा मिसिन्छ विचार गर नदीको प्यास मेटिन्छ तब विचार गर नदीको प्यास मेटिन्छ तब अरे विचार गर नदीको प्यास मेटिन्छ तब जब ऊ गएर सागरमा मिसिन्छ जब ऊ गएर सागरमा मिसिन्छ जब नजर उनको नजरमा मिसिन्छ अन्तिम शेर यी सबैको सामु गुलाफ दिँदैछु तिमीलाई यी सबैको सामु गुलाफ दिँदैछु तिमीलाई अब जीवन तिम्रो जवाफको असरमा मिसिन्छ अब जीवन तिम्रो जवाफको असरमा मिसिन्छ यो आँखा अनौठो सफरमा मिसिन्छ जब नजर उनको नजरमा मिसिन्छ धन्यवाद बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल झिमरुक सुक्यो भने माडी सुक्यो भने झिमरुक सुक्यो भने माडी सुक्यो भने परदेशमा यो ज्यान आधी सुक्यो भने नरुनु प्रिया नरुनु सिन्दूर सम्झेर नरुनु प्रिया नरुनु सिन्दूर सम्झेर हात खुट्टा अनि मेरो नाडी सुक्यो भने परदेशमा यो ज्यान आधी सुक्यो भने के गर्लान् बेरोजगार दाजुभाइले के गर्लान् बेरोजगार दाजुभाइले परदेश सुक्यो भने खाडी सुक्यो भने परदेशमा यो ज्यान आधी सुक्यो भने कति रोला बिचरो त्यो परदेशी लोग्ने कति रोला त्यो बिचरो परदेशी लोग्ने अन्तै सल्की पत्नीको प्रेम बाढी सुक्यो भने परदेशमा यो ज्यान आधी सुक्यो भने भन्दै यो गजल लेखेर पठाउनु भएको थियो। हाल दाङ देउखुरी स्थायी निवास भए हाल दोहा कथार बस्नुहुने एसपी माथवरले उहाँले लेख्नुभएको छ, म एउटा मोहन बुलबुलेन भन्दा पनि फरक पर्दैन, नेपाल हुँदाखेरि कहिले पनि सुन्न पाइनँ, कारण के भने ठिक बुलबुल आउने बेलामा मैले रेडियो हाइवे एफएम 103.5 मेगाहर्जबाट सञ्चालन गर्ने कार्यक्रम गजल बाटिका चलाउँथे। सञ्चालक भएर श्रोताका गजल वाचन गर्ने मान्छे आज बुलबुल कार्यक्रममा श्रोता बनेर यो गजल वाचन गराउनको लागि पठाएको छु भन्दै चार शेरको गजल पठाउनु भएको थियो। उहाँको गजल मैले वाचन गरेर सुनाए। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सुनिरहनु भएको छ तपाईँ र उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट यति बेला बुलबुल कार्यक्रममा आजको कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा खुल्ला प्रणय गजल प्रतियोगिता सम्पन्न हुँदाखेरि वाचन भएका गजलहरू गजलकारकै आवाजमा हामी आज सुनाइरहेका छौँ। हामी यस्ता किसिमका अरू रेकर्ड पनि खोजिरहेका छौँ। यदि विदेशमा बस्ने तपाईँले पनि यस किसिमका गजलका कार्यक्रमहरू पठाउन चाहनुहुन्छ त्यहाँका वाचनहरू भने कृपया पठाउनको लागि बुलबुलमा सम्पर्क गर्नुहोला। अब म फेरि प्रतियोगी गजलहरूतर्फै लाग्छु र यति बेला मैले सुनाउने गजलकार हुनुहुन्छ प्रकाश ढकाल, उहाँले हामीलाई गजल सुनाउनुहुन्छ। प्रकाश ढकालभन्दा अगाडि म विष्णु रिजालको गजल सुनाउँदैछु, त्यसपछि प्रकाश ढकाल जसले सान्त्वना पुरस्कार पाउनुभएको थियो उहाँको गजल राख्छु। विष्णु रिजालको गजलले भन्छ, उहाँ गाएर सुनाउन आउँदै हुनुहुन्छ, सारङ्गी वादनसँगै गजल गायन गरेर अब उहाँ आफ्नो गजल सुनाउनुहुन्छ। खाली जिन्दगीको सितारा भनिदियो, खाली जिन्दगीको सितारा भनिदियो, एक्लै छयो मुटु सहारा भनिदियो। खाले जिन्दगी को सितारा बनी दो, खाले जिन्दगी को सितारा बनी दो, एउटै छायो मुटु एउटै छायो मुटु सहारा बनी देउ। चलने धड़काना मगने रगाता, चलने धड़कना हरा मगने रगाता, चलने धड़कना चलने धड़कना मगने रगाता, जे जे बन्ना मिल्छ ती सारा बनिदेऊ, खाली जिन्दगीको सहारा बनिदेऊ। मखोली बने हेरा सागर तर्ने छु, मखोली बने हेरा सागर पुग्ने छु, मखोली बनेरा सागर पुग्ने छु, आओ तिमी दुबै किनारा बनी देऊ, जिंदगी को सहारा बनी देऊ। मलाई प्यासी सोचे बटुई बाटो को मलाई प्यासी सोचे बटुई बाटो को मलाई प्यासी सोचे मलाई प्यासी सोचे बटुई बाटो को मेटाई देव तिर्खा धारा बनी देव मेटाई देव तिर्खा धारा बनी देव खाली ही जिंदगी को सितारा बनी देव मनमा तिम्रै माया तडपी रहेछ मनमा तिम्रै माया तडपी रहेछ मनमा तिम्रै माया तडपी रहेछ मनमा तिम्रै माया तडपी रहेछ कि बचाउन हत्र हत्यारा बनी देऊ खाली जिन्दगी को सहारा बनी देऊ खाली जिन्दगी को सहारा बनी देऊ एक्लै छ यो मुटु थ्याङ्क यू बनाउँछु आमा म आफ्नै इतिहास बनाउँछु बनाउँछु आमा म आफ्नै इतिहास बनाउँछु अनि यो जीवनलाई खास बनाउँछु हेप्नेलाई हेप्न दिनुहोस् आमा केही भएको छैन हेप्नेलाई हेप्न दिनुहोस् आमा केही भएको छैन भोलि त मैले पनि सुन्दर घरवास बनाउँछु अनि यो जीवनलाई खास बनाउँछु समय मेरो पनि आउनेछ दिनचर्या फिर्नेछ जब समय मेरो पनि आउनेछ दिनचर्या फिर्नेछ जब धनी अनि गरीबलाई एकनाश बनाउँछु अनि यो जीवनलाई खास बनाउँछु त्यसबेला कसैले हेप्न खोज्छ भने हामीलाई त्यसबेला कसैले हेप्न खोज्छ भने हामीलाई आमा म तिनीहरूलाई नै मेरो दास बनाउँछु बनाउँछु आमा म आफ्नै इतिहास बनाउँछु अनि यो जीवनलाई खास बनाउँछु यो गजल त्रिलोचन सुवेदीको थियो मोतीपुर आठ बाँसगढी बर्दिया उहाँको स्थायी निवास त्रिलोचन सुवेदीको गजलपछि म फेरि पोखरातर्फै लाग्छु पोखराको गजल अब हामीले सुन्ने बेला आएको छ सान्त्वना पुरस्कार पाउन सफल प्रकाश ढकालको गजल उहाँ वाचन सुनाउनुहुन्छ न तिमी थियौ न कुनै संसार थियो न तिमी थियौ न कुनै संसार थियो न तिमी थियौ न कुनै संसार थियो मेरो जिन्दगी केवल अन्धकार थियो न तिमी थियौ न कुनै संसार थियो तिमी मेरो दुनियाँमा आउनु अगाडि तिमी मेरो दुनियाँमा आउनु अगाडि न कसैको साथ थियो न प्यार थियो मेरो जिन्दगी केवल अन्धकार थियो ऊ आगो भएर झ्यालमा बसेकी छ ऊ आगो भएर झ्यालमा बसेकी छ मलाई पानी बनेर छुन हतार थियो मलाई पानी बनेर छुन हतार थियो मेरो जिन्दगी केवल अन्धकार थियो चन्द्र लुक्यो कयौं रात चन्द्र लुक्यो कयौं रात तिमी उदाउँदा चन्द्र लुक्यो कयौं रात तिमी उदाउँदा मुहारमा लालीसँगै स्वर श्रृङ्गार थियो मेरो जिन्दगी केवल अन्धकार थियो अन्तिम शेर उसले मेरा लागि पठाएको त्यो पत्रमा उसले मेरा लागि पठाएको त्यो पत्रमा गुलाब छैन एउटा गजल उपहार थियो गुलाब छैन एउटा गजल उपहार थियो मेरो जिन्दगी केवल अन्धकार थियो न तिमी थियो न कुनै संसार थियो धन्यवाद आँखैले चुम्बन गरी गरी पानी पानी बनाउँछु आँखैले चुम्बन गरी गरी पानी पानी बनाउँछु, लुकाउन आँखैमा सानी सानी नानी बनाउँछु, मुना मदन लैला मजनु रोमियो जुलियट भन्दा, मुना मदन लैला मजनु रोमियो जुलियट भन्दा छुट्टै खालको हाम्रो प्रेम कहानी बनाउँछु, लुकाउन आँखैमा सानी सानी नानी बनाउँछु, तिमीलाई सिङ्गार गर्न गहना के चाहिन्छ, तिमीलाई सिङ्गार गर्न गहना के चाहिन्छ, सुन चाँदी हिरा मोती छानी छानी बनाउँछु, लुकाउन आँखैमा सानी सानी नानी बनाउँछु, एकैछिन तिम्रो सामुमा नदेख्दा मलाई, एकैछिन तिम्रो सामुमा नदेख्दा मलाई के सब खै भन्दै खोज्ने तिम्रो बानी बनाउँछु, आँखैले चुम्बन गरी पानी पानी बनाउँछु, लुकाउन आँखैमा सानी सानी नानी बनाउँछु। केशव चापागाईको गजल थियो यो, मैले वाचन गरेर सुनाएँ। केशवजीले ठेगाना लेख्नु भएको छैन, कृपया बुलबुलमा जसले गजल पठाउँदा पनि आफ्नो स्थायी र अहिले बसिरहेको ठेगाना उल्लेख गर्न नभुल्नुहोला। अध्ययन गर्दै हुनुहुन्छ भने आफू कुन तहमा कहाँ अध्ययन गर्दै हुनुहुन्छ त्यो पनि खुलाएर पठाउनु होला भन्ने आग्रह मैले यस कार्यक्रम मार्फत गरेँ। र पोखराकै अर्को गजल सुनाउन लाग्दैछु म, इन्जिनियरिङ अध्ययन संस्थानमा गजल वाचन गरेर सुनाएर गजललाई तेस्रो बनाउन सफल हुनुभएको थियो प्रेमचन्द, उहाँको गजल अब उहाँकै आवाजमा सुन्छौँ हामी। पाउनका लागि प्रशंसा काफी हुनेछन्, पाउनका लागि प्रशंसा काफी हुनेछन्, केवल तिम्रै सुन्दरता काफी हुनेछन्, पाउनका लागि प्रशंसा काफी हुनेछन्, केवल तिम्रै सुन्दरता काफी हुनेछन्, पत्थर गाल्न अनि नदीलाई अडाउन, पत्थर गाल्न अनि नदीलाई अडाउन, पत्थर गाल्न अनि नदीलाई अडाउन, तिनै कोमल पैतला काफी हुनेछन्, पाउनको लागि प्रशंसा काफी हुनेछन्, हिराको चाक अनि जुनको सामु पनि, हिराको चाक अनि जुनको सामु पनि, हिराको चाक अनि जुनको सामु पनि, मुस्कान तिम्रै अधरका काफी हुनेछन्, पाउनको लागि प्रशंसा काफी हुनेछन्, हिरोसीमा नागासाकी बल्झाउनै परे पनि, परे पनि हिरोसीमा नागासाकी बल्झाउनै परे पनि, हिरोसीमा नागासाकी बल्झाउनै परे पनि, बस तिम्रा दुई आँखा काफी हुनेछन्, पाउनको लागि प्रशंसा काफी हुनेछन्, क्लाउडियसहरूलाई झुकाउनको लागि, क्लाउडियसहरूलाई झुकाउनको लागि, अरे क्लाउडियसहरूलाई झुकाउनको लागि, तिम्रै साथ हरियात्रामा काफी हुनेछन्, पाउनको लागि प्रशंसा काफी हुनेछन्। गजलको अन्तिम शेर, मेरा लागि त्यो मुटु झिक्ने कष्ट नगर्नु, नगर्नु मेरा लागि त्यो मुटु झिक्ने कष्ट नगर्नु, मेरा लागि त्यो मुटु झिक्ने कष्ट नगर्नु, गुलाबका केही थुङ्गा काफी हुनेछन्, पाउनको लागि प्रशंसा काफी हुनेछन्, केवल तिम्रै सुन्दरता काफी हुनेछन्। धन्यवाद। मनमा आश बोकेर हिँडेहरू कति छन् कति, मनमा आश बोकेर हिँडेहरू कति छन् छन् कति, जिउँदो लास बोकेर हिँडेहरू कति छन् छन् कति, सरकार सुरक्षित छ देश भन्छ जनतालाई, सरकार सुरक्षित छ देश भन्छ जनतालाई, हरदम त्रास बोकेर हिँडेहरू कति छन् छन् कति, जिउँदो लास बोकेर हिँडेहरू कति छन् छन् कति, म दुई छाक कसरी टार्ने चिन्तामा छु, म दुई छाक कसरी टार्ने चिन्तामा छु, धनको रास बोकेर हिँडेहरू कति छन् छन् कति, जिउँदो लास बोकेर हिँडेहरू कति छन् छन् कति, एउटा जागिरले पुग्दैन महँगी थेग्न अचेल, एउटा जागिरले पुग्दैन महँगी थेग्न अचेल, खल्तीमा अवकाश बोकेर हिँडेहरू कति छन् छन् कति, मनमा आश बोकेर हिँड्नेहरू कति छन् छन् कति, जिउँदो लास बोकेर हिँड्नेहरू कति छन् छन् कति। चितवनको भरतपुर दश स्थायी निवास भई हाल परदेशमा रहँदै आउनुभएका अनुप तिमल सिन्हाको गजल थियो यो, उहाँले लेख्नुभएको छ। यो गजलको काफिया विशेष गरी रदीफ मैले बुलबुलमा सुनेको थिएँ कुनै बेला। रदीफमा उल्लेखित शब्द बोकेर हिँड्नेहरू कति छन् छन् कतिले मेरो मन साह्रै छोयो। निकटतम मित्र अनि अग्रज दाजुहरूको सल्लाहमा प्रेषित यो गजल मेरो आफ्नै शब्द र भावना हो। लामो खोज अनि तयारीपछि मैले यो गजलको शेर पुरानो गजलसँग मेल नखाएको पाएँ र पनि मनमा अलिक अप्ठ्यारोपनको अनुभूति गर्दै प्रेषित गरेको छु। मिल्छ भने वाचन गरिदिनु होला भनेर उहाँले स्पष्ट रूपमा खुलाएर पठाउनु भएको थियो र यसले दुविधा नराखेको हुनाले मैले यसलाई वाचन गरेर सुनाइदिएँ। अनुप तिमल सिन्हाको गजल। अब पालो दुईजना गजल वाचकहरूको छ, गजल वाचन गरेर हामीलाई सुनाउनुहुन्छ उहाँहरूले। यो दुईजना प्रथम र दोस्रो को हुनुभयो त्यस कार्यक्रममा समावेश हुनुभएकोहरूलाई त थाहा भइसकेको होला, थाहा नहुनेहरूलाई जिज्ञासा पनि लाग्छ होला। त्यति ठूलो कार्यक्रम, पोखराको कार्यक्रम, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा आयोजना भएको कार्यक्रम, खुल्ला प्रणय गजल प्रतियोगितामा प्रथम र दोस्रोको भयो होला। हामी प्रथमको केही बेरमा नतिजा सुनाउँछौँ। दोस्रो हुनुभएको थियो सन्दीप गौतम। उहाँले गजल यस्तो सुनाउनु भएको थियो, अलिअलि लजाइदियौ र अलिअलि मुस्काइदियौ भने, अलिअलि लजाइदियौ र अलिअलि मुस्कुराइदियो भने, अलिअलि लजाइदियौ र अलिअलि मुस्कुराइदियो भने, जुन फिक्का हुनेछ तिम्रो अनुहार देखाइदियो भने, यी सबैका आँखाहरू तिम्रै तलासमा हुनेछन्, यी सबैका आँखाहरू तिम्रै तलासमा हुनेछन्, यी सबैका आँखाहरू तिम्रै तलासमा हुनेछन्, अलिकति मात्र आँखामा गाजल लगाइदियो भने, अलिकति मात्र आँखामा गाजल लगाइदियो भने, अलिअलि लजाइदियौ र अलिअलि मुस्कुराइदियो भने, बिर्सनेछन् मान्छेहरू लैला मजनु र मुना मदनलाई, बिर्सनेछन् मान्छेहरू लैला मजनु र मुना मदनलाई, मेरो त्याग समर्पण र प्रेम बताइदियो भने, मेरो त्याग समर्पण र प्रेम बताइदियो भने, कसम विदाता पनि मदहोस भई धरतीमै झर्नेछ, कसम विदाता पनि मदहोस भई धरतीमै झर्नेछ, पाउजु गागरा र हातको चुरा बजाइदियो भने, पाउजु गागरा र हातको चुरा बजाइदियो भने, अन्तिम शेर, म हर किसिमका युद्धहरू जितेर देखाउनेछु, म हर किसिमका युद्धहरू जितेर देखाउनेछु, म हर किसिमका युद्धहरू जितेर देखाउनेछु, केवल एकपल्ट हातमा गुलाब समाइदियो भने, केवल एकपल्ट हातमा गुलाब समाइदियो भने, अलिकति मात्र आँखामा गाजल लगाइदियो भने, पाउजु घाँगरा र हातको चुरा बजाइदियो भने, जुन फिक्का हुनेछ तिम्रो अनुहार देखाइदियो भने, अलिअलि लजाइदियो र अलिअलि मुस्कुराइदियो भने। धन्यवाद। सन्दीप गौतमको आवाज थियो यो, उहाँले गजल वाचन गरेर सुनाउनु भएको थियो, अलिअलि लजाइदियो र अलिअलि मुस्काइदियो भने। यो गजल इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा भएको कार्यक्रमको खुल्ला प्रणय गजल प्रतियोगिताको दोस्रो गजल थियो। र अब पालो आएको छ पहिलो गजलको। पहिलो हुनुभएको गजलकार हुनुहुन्थ्यो किसान। किसानको गजलले यसो भन्छ, सूचना नै नभनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, मधुरो भो चाँदनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, मधुरो भो चाँदनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, मधुरो भो चाँदनी तिमी आएपछि, दियो बल्दा झुन्किरी आफैसँग झुक्किए झैँ, दियो बल्दा झुन्किरी आफैसँग झुक्किए झैँ, झुक्किएछु मै पनि तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, मधुरो भो चाँदनी तिमी आएपछि, मेरो उदास मुहार देखि उदास थियो सधैँ सधैँ, सधैँ सधैँ मेरो उदास मुहार देखि उदास थियो सधैँ सधैँ, मुस्कुरायो आँगनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, मधुरो भो चाँदनी तिमी आएपछि, छोडिदिए आज भोलि, छोडिदिए आज भोलि शराब पिउन छोडिदिए, छोडिदिए आज भोलि शराब पिउन छोडिदिए, जिन्दगीमा नसा बनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि। गजलको अन्तिम से, यस्तो लाग्थ्यो आफू पनि आफैसँग छैन जस्तो, यस्तो लाग्थ्यो आफू पनि आफैसँग छैन जस्तो, पाएँ एउटा जीवनी तिमी आएपछि, सूचना नै नभनी तिमी आएपछि, मधुरो भो चाँदनी तिमी आएपछि। धन्यवाद। खुल्ला प्रणय गजल प्रतियोगितामा प्रथम हुने किसानको आवाज थियो यो, सुन्नुभयो तपाईँले। हाम्रो तर्फबाट किसानलाई बधाई, दोस्रो हुने सन्दीप गौतमलाई पनि बधाई, तेस्रो हुने प्रेमचन्दलाई पनि बधाई, सान्त्वनाका प्रकाश ढकाल, समीर हुमागाई लगायत सो कार्यक्रममा प्रतियोगी सबै गजलकारहरूलाई बधाई, र सबैको प्रगति उन्नति हुँदै जाओस्, गजलमा अझ धेरै कलमहरू निखारिँदै जाउन् भन्ने शुभकामना हामीले तपाईँहरू समक्ष राख्यौं। सुमन लम्साल र राजीव रिमालले पठाउनु भएको अडियो लाई आजको कार्यक्रममा राखेको कुरा म एकपटक फेरि दोहोऱ्याउन चाहन्छु, र प्रतियोगी गजल बाहेक पनि उहाँहरूले अरू गजल र त्यस दिनका प्रमुख अतिथि र निर्णायकहरूले बोल्नुभएका आवाजहरू पनि पठाउनु भएको छ। मैले आजको कार्यक्रममा सबै समेट्न सकिनँ, शनिबारको बुलबुलमा ती आवाजहरू पनि लिएर आउनेछु, प्रतीक्षा गर्नुहोला। तबसम्मको लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै दिपायल नगरपालिका 12 डोटी स्थायी निवास भई हाल भारतको मुम्बई रहँदै आउनुभएका नरेन्द्र बिहानीको गजल वाचन गर्दै जाँदैछौँ। जबदेखि घरखेतको तमसुक बनेको छ, जबदेखि घरखेतको तमसुक बनेको छ, तबदेखि समस्या झन् नाजुक बनेको छ। बेरोजगारको बिल्ला भिर्दै विदेशी युवा, बेरोजगारको बिल्ला भिर्दै विदेशी युवा, त तर पनि सरकार हेर अमुक बनेको छ, तबदेखि समस्या झन् नाजुक बनेको छ। फूलबाटै काँडा जब रेटिएको खबर भने, फूलबाटै काँडा जब रेटिएको खबर भने, पग्लिएर पत्थर पनि भावुक बनेको छ, तबदेखि समस्या झन् नाजुक बनेको छ। ज्यान उनको बस्तीबाट जोगाएर जानुहोला, ज्यान ज्यान उनको बस्तीबाट जोगाएर जानुहोला। तीर होइन नजर उनको बन्दुक बनेको छ, जबदेखि घरखेतको तमसुक बनेको छ, तबदेखि समस्या झन् नाजुक बनेको छ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल